अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा स्वागत छ। म ध्रुवराज खनाल। खबर विस्तारमा, नेकपा माओवादीले संविधान सभा मार्फत संविधान निर्माणका लागि सर्वपक्षीय राष्ट्रिय राजनैतिक सभा बोलाउनु पर्ने प्रस्ताव गरेको छ। प्रधानमन्त्री सुशील कोइरालाको आह्वानमा भएको संविधान सभाका मुख्य तीन दल र बाहिर रहेका नेकपा माओवादी बीचको पहिलो औपचारिक वार्तामा अध्यक्ष मोहन वैद्यले यो प्रस्ताव राख्नु भएको हो। चार दलको संयुक्त वार्तामा नेकपा माओवादीका अध्यक्ष वैद्यले विगतमा भएका सहमति कार्य र जनताको संविधान निर्माणका लागि सर्वपक्षीय राष्ट्रिय राजनैतिक सभा बोलाउनु पर्ने प्रस्ताव राख्नु भएको हो। नेकपा माओवादीको प्रस्तावमा प्रधानमन्त्री सहित मुख्य तीन दलका नेपाली कंग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीका शीर्ष नेताले प्रस्ताव सकारात्मक रहेको प्रतिक्रिया दिएका कंग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो। एमाले वरिष्ठ नेता माधव कुमार नेपालले शान्ति प्रक्रियामा आफूले खेलेको भूमिका ए माओवादी अध्यक्ष पुष्पकमल दाहालले अवमूल्यन गरेको गुनासो गर्नुभएको छ। राजधानीमा आज आयोजित कार्यक्रममा नेता नेपालले तत्कालीन विद्रोही माओवादी र कंग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई एक ठाउँमा ल्याउन आफूले भूमिका खेलेको उल्लेख गर्नुभयो। वरिष्ठ नेता नेपालले रोल्पामा रहेका माओवादी अध्यक्ष दाहाल र काठमाडौँबाट कोइरालालाई दिल्लीसम्म आफूले लगेको बताउनुभयो। उहाँले इतिहासका सबै पक्षको भूमिकाको सही मूल्याङ्कन गर्नुपर्ने बताउनुभयो। वरिष्ठ नेता नेपालले नव महाधिवेशनले एमालेका नेता, कार्यकर्ता र जनताले पत्याएको नेताले नेतृत्व लिनुपर्ने बताउनुभयो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै भएको 1346 कर्मचारी नियुक्ति कार्यान्वयन नगर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ। बिना प्रतिस्पर्धा नर्स, अहिब, हेल्थ असिस्टेन्स, प्रयोगशाला सहायक, प्राविधिक लगायत पदमा नियुक्ति पत्र बाँडीको सूचनाका आधारमा अख्तियारले अनुसन्धान थालेको थियो। करारमा नियुक्ति दिँदा पद रिक्त नभएमा स्वत नियुक्ति बद्र भएको ठहरिने र रिक्त पद संख्या भन्दा बढी हुने भएमा पहिला कार्यालयका कार्यालयमा उपस्थित हुनेले प्राथमिकता पाउने भनी हजुवाका आधारमा नियुक्ति गर्ने गरी निर्णय भएको पाइएको अख्तियारले जनाएको छ। पदपूर्ति गर्न सार्वजनिक सूचना जारी गरेको नदेखिएको, खुल्ला र प्रतिस्पर्धात्मक तवरबाट कर्मचारी भर्ना गरेको समेत नदेखेको भन्दै अख्तियारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जेठ 18 गतेको सचिव स्तरीय निर्णय कार्यान्वयन नगर्न भनेको हो। पाकिस्तानको कराची स्थित जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलमा चरमपन्थीले आक्रमण गरेका छन्। विमानस्थल परिसरमा रहेको दुई तेल भवनभित्र आक्रमणकारी र सुरक्षाकर्मी बीच केही घण्टा भिडन्त समेत भएको थियो, जसमा सुरक्षाकर्मीसँगै केही अधिकारी र आक्रमणकारी गरी 23 जना मारिएको बीबीसीले जनाएको छ। अधिकारीहरूका अनुसार विमानस्थलको जिन्ना टर्मिनल सुरक्षित छ, यात्रुहरूलाई सुरक्षित स्थानमा लगिएको छ। र फ्रेन्च ओपन टेनिसको उपाधि स्पेनिस खेलाडी राफेल नाडलले हात पारेका छन्। फ्रान्सको पेरिस स्थित रोला ग्यारोमा भएको फाइनल खेलमा सर्बियाका नोभाक जोकोभिचलाई पछाडि पार्दै नाडलले यस वर्षको उपाधि जितेका हुन्। जोकोभिच विरुद्धको खेल नाडलले 3-6, 7-5, 6-2 र 6-4 आफ्नो पक्षमा पारे। यो जितपछि नाडलले आफ्नो खेल जीवनमा कुल 14 ग्रान्ड स्लाम जित्दै पीट साम्प्रासससँग बराबरी गरेका छन्। अवस्त दिउँसो 1 बजेको अर्पण खबर सकियो। ध्रुवराज आज्ञा चाहन्छु। नमस्कार। यस अर्पण खबरको साथमा जय गलेसो रियल इस्टेट एन्ड हाउसिङ प्रालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि 2 कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ। विकासका पूर्वाधारहरू खाने पानी, पिच बाटो, बिजुली, संचार, यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस्। सम्पर्कका लागि गोपाल पौडेल, रत्ननगर, मोबाइल 98-450-49-728, प्रेम हिमाली चैनपुर, मोबाइल 98-453-68-075 र दीपक बस्नेत चैनपुर, मोबाइल 98-451-97-258।